صلی علی رسول الکریم اما بعد اعوذ باللہ من الشیطان الرجیم بسم اللہ الرحمن الرحیم سورہ آل عمران مدنیہ سورہ آل عمران مدنی ہے ہجرت کے بعد نازل ہوئی کل آیات کی تعداد 200 ہے ان 200 آیات میں سے 57 آیات کا براہ راست جہاد کے ساتھ تعلق ہے یعنی آیات جہاد کی تعداد 57 ہے آیت نمبر 12 آیت نمبر 13 آیت نمبر 28 110 سے لے کے 112 تک 118 سے لے کے 129 تک 139 سے لے کے 175 تک پھر آیت نمبر 195 اور آیت نمبر 200 14 آیات ایسی ہیں کہ جن میں جہاد کی طرف اشارات ہیں ہم نے ان کو آیات جہاد میں شامل نہیں کیا آپ میں سے جہال علم علماء حضرات ہیں وہ غور فرما لیں اگر ان کا دل مطمئن ہو تو وہ انہیں آیات جہاد میں شامل فرمائیں باقی جہاد کی طرف واضح اشارات موجود ہیں ان 14 آیات میں آیت نمبر 19 56 57 81 آیت نمبر 106 آیت نمبر 100 آیت 101 102 103 104 آیت نمبر 130 131 132 133 134 یہ فہرست آپ کو بہت مشکل ہے کتابوں میں لکھی ہوئی نہیں ملے گی بہت محنت اور بہت کوشش اور مذاکرے کے بعد یہ تیار ہوئی ہے اس لیے ان کو فضول نہ سمجھیں بلکہ لکھیں اپنے پاس کل اللہ پاک آپ سے جہاد کے موضوع پر کوئی بڑا کام لے اور آپ اس موضوع پہ تکمیل کرنا چاہیں تو آپ کو بہت سہولت اور آسانی ہو جائے گی 14 آیات میں اشارات ہیں 19, 57, 81, 100, 101, 102, 103, 104, 136, 131, 132, 133, 134 ہم ان کا ترجمہ اور تشریح عرض نہیں کریں گے صرف جو 57 آیات پہلے لکھوائی ہیں ان کا بیان ہوگا انشاءاللہ یہ صورت بہت اہم ہے جہاد کے حوالے سے اور خصوصاً موجودہ حالات میں اگر آپ اس صورت کی آیات پر غور فرمائیں گے تو اس زمانے کے جو مغرب نواز دانشور ہیں روزنامہ خبریں آپ نے دیکھا ہوگا اس میں ایک شخص لکھتا ہے راجہ انور کے نام سے آپ اس کی باتیں پڑھ لیں اور سورہ آل عمران میں منافقین کے اقوال پڑھ لیں ایسا لگتا ہے کہ 1400 سال بعد وہی شخص دوبارہ پیدا ہو گیا یہ قرآن کا زندہ اعجاز ہے نہ اکثر اس کے مضامین کبھی روزنامہ خبریں ہاتھ آ جائے تو پڑھ لیتا ہوں اور پھر سورہ آل عمران دیکھتا ہوں تو منافقین کے اقوال اور اس کی باتیں بالکل ایک جیسی لہجہ اور انداز تک وہی ہوتا ہے بالکل یہ قرآن پاک کا زندہ کمال ہے کہ منافقین کی جو سوچ اور فکر ہے قیامت تک نہ اس کو منافق نہیں کہہ رہا نہ ہمیں حق ہے کہ ہم کسی کو منافق کہیں اس کی باتیں بہرحال وہی ہیں جو قرآن پاک نے منافقوں کی باتیں نقل فرمائی بہت اہم صورت ہے اس صورت کے جو اہم بحثیں ہیں وہ تین ہیں تین اہم مباحث بیان کیے گئے ہیں نمبر ایک کافروں سے تعلقات کی نوعیت مسلمانوں کے کافروں سے تعلقات کیسے ہونے چاہیے کافر طاقتور ہو تو تعلقات کیسے ہونے چاہیے کافر کمزور ہوں تو تعلقات کیسے ہونے چاہیے کافر حکومتوں کے ساتھ مسلمانوں کے تعلقات کیسے ہونے چاہیے اور کافر رشتہ داروں کے ساتھ تعلقات کیسے ہونے چاہیے انٹیلیجنس کا تبادلہ کافروں کے ساتھ جائز ہے یا نہیں صورت بہت کھلم کھلا بیان فرماتی ہے قرآن کی باتیں ہیں جس نے ہر زمانے میں زندہ رہنا ہے لوگ آتے رہیں گے مرتے رہیں گے جاتے رہیں گے حکومتیں بنتی رہیں گی ٹوٹتی رہیں گی قرآن کی باتیں ہمیشہ سچی رہیں گی दूसरा मौजु शिकस्त सहने का तरीका क्या है और फिर शिकस्त के बाद दोबारा संभलने और उभरने का तरीका क्या है। मुसलमानों को इत्तिफाकन शिकस्त हो गई तो अभी शिकस्त को कैसे सहना है ये सूरत बहुत तफसील से बयान फरमाती है। ये सूरत आपको बताएगी कि शिकस्त के आते ही कितनी बीमारियां मुसलमानों में पैदा हो जाती हैं और उन बीमारियों का इलाज क्या है। फिर शिकस्त के असरात बहुत लंबे होते हैं, साल साल तक मुसलमानों पर रहते हैं शिकस्त के असरात, तो उन असरात से निमटने और शिकस्त के बाद दोबारा उभरने और संभलने का तरीका क्या है। जैसे अभी जारी तौर पर मुसलमानों को अफगानिस्तान में एक शिकस्त हुई, इमारत इस्लामिया खत्म हो गई, इराक में एक जारी, तो इस वक्त मुसलमानों का क्या अंदाज होना चाहिए, क्या सोच, क्या नजरिया, क्या मिजाज होना चाहिए, बहुत तफसील से ये सूरत बयान फरमाती। और अजीब बात यह है कि जो कुछ इस सूरत ने कहा वो हमें इस जमाने में खुली आंखों से नजर आ रहा है कि शिकस्त के बाद मुसलमानों में क्या क्या बीमारियां पैदा होती, लोग मुसलमानों को कौन कौन से ताने देते हैं, कैसी कैसी बातें सुनने को मिलती हैं, वो तो सब कुछ इस सूरत में मौजूद है। तीसरा रिबात का मतलब बयान फरमाया है। आपको पता है इस्लामी अमाल में सबसे अफजल अमल जिहाद है, वज़रवत सलामी ही अल जिहाद फी सबीलिल्लाह, इस्लाम की बुलंदी की सबसे ऊपर वाली चोटी वो जिहाद है, जिसको अल्लाह पाक इस्लाम में जितना ऊंचा ले जाएगा तो सबसे बुलंद जगह पे जो पहुंचेगा वो मुजाहिद बनेगा, यानी जान माल की कुर्बानी देने वाला। और फिर जिहाद में जो सबसे अफजल चीज है वो रिबात, पहरादारी, सबसे अफजल अमल रूए जमीन पर ईमान के बाद सबसे अफजल अमल, ऐसा अफजल अमल के अमाल का एक समंदर खुल जाता है जिसकी वजह से यहां तक के कयामत की सुबह होने तक उस शख्स के अमाल जारी रहेंगे, कयामत की सुबह होने तक। ऐसा अमल तो और कोई नहीं है जमीन पर उलमा के इत्तिफाक रिबात के अलावा। इस सूरत की आखिरी आयत में रिबात का हुक्म है और रिबात के माना क्या है उस बारे में चंद तफसीली अखबार मुख्तसर तौर पर याद कर देंगे इंशाल्लाह। इसमें जो गजवात का बयान है, गजवा ओहद को बहुत तफसील से बयान किया गया इस सूरत में। नंबर दो गजवा बदर का बयान, लेकिन बदर को ज्यादा तफसील से बयान नहीं किया गया इसलिए कि सूरत में ज्यादा मौजूद ही है कि शिकस्त के बाद क्या क्या होता है और शिकस्त के असरात से कैसे हिफाजत की जाती है, तो इसलिए गजवे ओहद का बयान ज्यादा है, बदर का बहुत थोड़ा। बदर का तफसीली बयान हमें मिलेगा सूरह अनफाल में, जिसका दूसरा नाम सूरत उल बद्र है खुद। तीसरा गजवे अमराउल असद का बयान है, इसमें गजवे ओहद के फौरन बाद, यह समझ लें कि एक दिन बाद या दो दिन बाद गजवे अमराउल असद हुआ था, उस गजवे अमराउल असद का बयान मौजूद है, उसके मुजाहिदीन का तज़किरा मौजूद है इस सूरत में। और इस सूरत में जो अहम तरीन मौजू बयान किया गया है वो ये है कि हुजूर पाक के दुनिया से जाने के बाद भी जिहाद जारी रहेगा और जो जिहाद छोड़ेगा वो तबाह और बर्बाद हो जाएगा। इससे वहीदुद्दीन खान और उन जैसे दूसरे मुलहिदीन और जिंदीदीन या जराबीमा उनके इस अकीदे की नफी हो गई कि जिहाद हुजूर पाक सल्लल्लाहु अलैहि वसल्लम के जमाना तक खास था और आपके बाद खत्म हो गया। इस सूरत ने जड़ काट दी है वादे ऐलान के जरिए से कि अल्लाह के नबी के जाने के बाद भी जिहाद जारी रहेगा और शख्स सुबह की तो कोई गुंजाइश है नहीं। अगर हुजूर के जमाने का खास होता तो हजरत सिद्दीक अकबर न करते जिहाद, हजरत फारूक आजम, हजरत उस्मान गनी, हजरत अली अल मुर्तजा, ये हजरात न करते, بلکہ خلفائے راشدین کی حکومت ختم ہونے کے بعد بھی جاری رہا اور تا قیامت جاری رہے گا, اس پر امت کا اجماع ہے. اور جو اجماع کا منکر ہوتا ہے وہ بہت بڑی اور سب گمراہی میں جا گرتا ہے. بہرحال ہمیں قرآن پاک کی دلیل موجود ہے اس صورت میں. صورت کو شروع کریں گے چند آیات کرنے کے بعد, جو میں نے کل آپ سے وعدے کیے تھے جن چیزوں پہ بحث کرنے کی انشاءاللہ.